You have a message. Your messages, your dedications. This is all about your SMS. This is SMS 92. This program is sponsored by Galaxy Academy, Dhurabazar, Sindhuli. धेरै धेरै स्वागत छ तपाईँ सम्पूर्ण साथीहरूलाई हजुर यति बेला सुन्दै हुनुहुन्छ सिन्धुली जिल्लाकै पहिलो रेडियो स्टेसन रेडियो सिन्धुलीगढी एफएम 92 MHz र यति बेला हाम्रो स्टुडियोको घडीमा 8:05 गइसकेको छ आज छोरै एक दुई मिनट ढिला हुन गयो सुवादमा क्षमा चाहन्छु आइसकेको छु आज पनि म तपाईँको आवाजको साथी सुमन बराल प्रोग्राम एसएमएस 92 को साथमा र रम्नेछौँ अबको हामी करिब करिब 45 मिनट यसरी नै तपाईँहरूसँग जसरी हामी रम्ने गर्थ्यौँ हिजो अस्तिको बसाइमा एसएमएस 92 को यो बसाई तपाईँलाई थाहै छ किनकि तपाईँ सम्पूर्ण साथीहरूले मन पराइरहनु भएको छ माया गरिरहनु भएको छ धेरै धेरै खुसी लागिरहेको छ तपाईँ साथीहरूको यो साथ सहयोग अनि माया एसएमएसको लागि आज पनि तपाईँकै त्यस्तै एसएमएसहरू लिएर त्यस्तै रमाइला रमाइला गीत सङ्गीतको साथमा उपस्थित भएको छु तर आज एकजना छैन एउटा कुराको अपुग छ एउटा कुराको कमी छ त्यो के हो तपाईँले थाहा पाइसक्नु भएको छ आज टेक्निकली सपोर्टमा पनि म आफै हो होइन त्यस कारणले अलिकता सुरुमा पनि थोरै लेट हुन गयो होइन अञ्जन चाहिँ आज थोरै उसलाई चाहिँ पारिवारिक समस्याले गर्दाखेरि सिन्धुलीभन्दा बाहिर गएको छ त्यसैले फेरि अर्को बसाइमा हाम्रो पक्कै पनि भेट हुने नै छ आजलाई चाहिँ म एक्लै आएको छु तपाईँको साथमा पक्कै पनि साथ दिनुहुनेछ सुनेर भन्ने विश्वास लिएको छु कार्यक्रम हो एसएमएस 92 आउने गर्दछौँ हामी हरेक सोमबार मङ्गलबार र बुधबार 8 बजे पछाडि करिब करिब 8:45 तपाईँकै रमाइला रमाइला एसएमएसको साथमा एसएमएस 92 भन्ने बित्तिकै हामी तपाईँकै एसएमएसहरू लिने गर्दछौँ प्रोग्रामभरि नै चाहनुहुन्छ तपाईँ पनि आफ्नो मायाले भरिएका एसएमएसहरू मार्फत कसैलाई केही भन्नको लागि कसैलाई केही सुनाउनको लागि आज दिनभर के गर्नुभयो होइन के छ अबको प्लान कसरी सोचिरहनु भएको छ जिन्दगी यो सब कुराहरूको बारेमा तपाईँले सेयर गरेर पठाउनु सक्नुहुनेछ हामीलाई एसएमएस त्यसको लागि जानुहोस् मोबाइलको मेसेज बक्समा टाइप गर्नुहोस् एसडिएच एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस् र लेख्नुहोस् तपाईँको मेसेज नेम एड्रेस र पठाउनुहोस् 7799 पक्कै पनि यही हो माध्यम तपाईँलाई थाहा भइसकेको छ तपाईँ मेसेज पठाइरहनु भएको छ पठाइरहनुहोस् फेरि पनि भन्न चाहन्छु सधैँ चाहिँ आज पनि प्रोग्रामको स्टार्टिङमा एउटा रमाइलो धमाकेदार म्युजिकल ब्रेकतर्फ हामी जाने नै छौँ त्योभन्दा पछाडि फेरि तपाईँकै रमाइला रमाइला मेसेजको साथमा आउनेछौँ डोन्ट मुभ एनीवेयर किप सेन्डिङ योर मेसेज किप ट्युनिङ अस यति बेला पालो भएको छ एउटा रमाइलो म्युजिकल ब्रेकको जलाउँछु मलाई म पनि हेर्छु के पाउँछौ तिमीले मलाई मायामा हराई नाम सारी गरिदेऊ बरु थियो जवान मलाई यति बेला राख्यौँ तपाईँको लागि हामीले श्रुति सिंहको आवाजमा यो साङ्गीतिक आवाज पक्कै पनि रम्नु भयो होला भन्ने विश्वास लिएको छु सुन्दै हुनुहुन्छ सिन्धुली जिल्लाको पहिलो रेडियो स्टेसन रेडियो सिन्धुलीगढी एफएम 92 मेगाहर्जमा प्रोग्राम एसएमएस 92 आउने गर्दछौँ हामी हरेक हप्ताको सोमबार मङ्गलबार र बुधबार ठिक 8 बजेदेखि करिब करिब 8:45 र आज पनि सोही क्रमलाई निरन्तरता दिनको लागि उपस्थित भइसकेको छु आवाज हो सुमन बराल टेक्निकली सपोर्टमा पनि आज म आफै छु अब भने हामी ढिला नगरिकन तपाईँकै रमाइलाभन्दा रमाइला एसएमएसतर्फ लाग्दैछु त्योभन्दा अगाडि म हाम्रो स्पोन्सर पार्टनर ग्यालेक्सी एकाडेमीको बारेमा थोरै जानकारी दिन चाहन्छु तपाईँ चाहिँ त्यहाँ गएर जीवन उपयोगी सिपहरू सिक्न सक्नुहुन्छ कम्प्युटर सिक्न सक्नुहुनेछ ल्याङ्ग्वेज सिक्न सक्नुहुनेछ सँगसँगै म्युजिकल इन्स्ट्रुमेन्टहरू तपाईँलाई चाहिँ बजाउन मन लागेको छ त्यसै गरी आरजे भिजे एमसी रेडियोमा कसरी बोल्ने टेलिभिजनमा कसरी बोल्ने या त पब्लिक ग्रुपमा कसरी बोल्ने यो कुराहरू पनि सिक्न चाहनुहुन्छ भने त्यो कुरा पनि तपाईँले त्यहाँबाट पाउनुहुन्छ सँगसँगै एसएलसीमा चाहिँ अब ग्रेड डीभन्दा तल दुईवटा सब्जेक्टमा आएकोले फेरि रिइक्जाम दिन पाउनेछन् उनीहरूको लागि पनि ट्युसन कोचिङ क्लास सञ्चालन हुँदैछ 10 गतेदेखि सँगसँगै यो निम्न माध्यमिक तहको चाहिँ शिक्षक सेवा आयोगको परीक्षाको लागि तयारी गर्दै हुनुहुन्छ भने पनि तपाईँहरूले त्यहाँ गएर अवसर पाउन सक्नुहुन्छ सिक्न सक्नुहुन्छ ग्यालेक्सी एकाडेमीमा गएर फोन नम्बर हो 0475206668 98048403 यो जानकारी दिइसकेपछि अब भने म लाग्दैछु तपाईँकै रमाइलाभन्दा रमाइला एसएमएसतर्फ आजको लागि छेउछाउमा चाहिँ अलिकता मैले त्यति धेरै जस्तो जस्तो कुकुर यताउति बिरालो मान्छेहरू त्यति धेरै छैनन् आज एक्लै छु सुन चाहन्छु त्यसैले अलिकता हल्लहल्ल कम हुनसक्छ हाँसो यतातिरबाट कम हुनसक्छ तर तपाईँको साइडबाट कम नहोस् त्यो चाहन्छु मेसेज छ पाइन्ट बनाउनु टाइट नबनाउनु बनाउने भए बस्ने बनाउनु खस्ने नबनाउनु वा वा वा हाई दा के छ खबर तामाजोरबाट लली ब्लोन अल फ्रेन्ड्सलाई मिस यु गुड नाइट भनेर लेख्नु भएको छ थ्याङ्क यू सो मच अर्को मेसेज लिँदैछु म यति बेला लेख्नु भएको छ के छ दा खबर खाना भयो आई एम सरला कालतान फ्रम मरिन मथौली मेरो साथीहरूमा सशीला मिथु श्याम दान विष्णु विपना चेली नाम छुटेका सम्पूर्ण साथीहरूको लागि है दा अन्त्यमा विशेष गरी मेरो ढुकढुकी प्यारो हस्बेन्डलाई सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ थ्याङ्क यू सो मच सरलाजी नेक्स्ट टाइम पनि तपाईँको म्यासेज पढ्न पाऊँ आजलाई चाहिँ धेरै धेरै धन्यवाद खुसी लाग्यो अर्को म्यासेज लिँदैछु हाई दा म एनजी गुरुङ फ्रम सिलामेबाट हो दा अब बस्ने आज म केटिएमबाट सिन्धुली आएको सिलामे र सिन्धुलीमा धेरै परिवर्तन भएछन् नि दा कस्तो रमाइलो भएको अवस्था ओहो त्यस्तो धेरै परिवर्तन के देख्नु भयो मैले त खासै देखाएको छैन हुन त त्यति धेरै निक्लेको पनि छैन म बाहिरतिर होइन के परिवर्तन भयो या भएन त्यो कुरा हेर्नको लागि सो के भयो त्यस्तो परिवर्तन त्यो पनि लेखेर पठाउनुहोस् न मित्र कतिजना थाहा नभएको मान्छेहरूलाई साथीहरूलाई थाहा हुन्छ नि त होइन फ्रेन्ड्सहरूलाई मिस यु ल दा, अनि मेरो फ्यामिलीमा मम ड्याड भाउजू सिसलाई मिस यु ल दा, अनि मलाई माया गर्ने उही आरजीलाई मिस यु ल दा बाई भनेर लेख्नुभएको छ। एनजिजीलाई थ्याङ्क यू सो मच। अर्को म्यासेज लिँदैछु म ढिला नगरिकन, किनकि म्यासेजको क्यु लागेर बसिरहेको छ हामीमा। मैले ढिला गरेँ भने तपाईँको म्यासेजले स्थान नपाउन सक्छ अनि तपाईँले मलाई गाली गर्न सक्नुहुनेछ, त्यसैले ढिला नगरिकन म तपाईँकै म्यासेजतर्फ लाग्दैछु। हेलो सुमन बाजे, खाना भयो त, के छ खबर? लेख्नु भएको छ एकदम ठिकठाक छ। आई एम सविता फ्रम रानीचुरी 3, मेरो साथीहरूलाई 143 भनिदिनु ल दादा। लेख्नु भएको छ ओके थ्याङ्क यू। कहीँ कहीँ चाहिँ बाजे लेखिदिने, कहीँ कहीँ चाहिँ दादा लेखिदिने, एउटै मान्छेलाई एकैचोटि एकै समयमा दुई तिनवटा साइनो लगाइदिने, यसमा अलिकति चित्त नबुझ्दो कुरा भयो है त। अर्को म्यासेज, हेलो दा के छ खाना भयो त, आई एम भोजराज, म बीलाई अनि सबै साथीहरूलाई मिस यु भन्छु ल दा भनेर लेख्नु भएको छ। ओके भोजराज जी, फेरि फेरि पनि म्यासेज पठाउँदै गर्नु होला है त। अर्को म्यासेज छ, हाई दा के छ, आई एम सरिता फ्रम लङ्गुर खोला, दा मेरो साथीहरू सम्पूर्णलाई मिस यु भन्न चाहन्छु, बाई दा लेख्नु भएको छ। थ्याङ्क यू सो मच सरिताजी, फेरि फेरि पनि म्यासेज पठाउँदै गर्नु होला। अर्को म्यासेज छ, हाई सुमन दा के छ खबर, खाना भयो त, फ्रम शिलामे अनुष्का एन्ड कञ्चन, आवर अल फ्यामिलीलाई मिस गरेको छ, बिर्सेको छैन भनिदिनु ल दा। फ्यान्टास्टिक वन्डरफुल हुने थियो लाइफ भन्ने सङ्ग प्ले गरिदिनु न ल दा प्लिज, बाई, ह्याभ अ स्विट ड्रिम, सी यु इन नेक्स्ट एसएमएस लेख्नु भएको छ। थ्याङ्क यू सो मच। अब यो गीत अब मैले ट्याक्क खोजिरहन भ्याउँदिनँ, ठ्याक्क यहाँ अहिले मैले भेटाइहालेँ भने चाहिँ ट्याक्क बजाइदिन पनि सक्छु होइन। साथीले धेरै माया गरेर रिक्वेस्ट गरेर भनिसकेपछि मलाई पनि बजाइदिन पाए त हुन्थ्यो जस्तो लाग्छ होइन, तर आज अलिकति एक्लै भावनाले गीत चाहिँ मैले खोजिरहन भ्याउँदिनँ, तर पनि मैले भेटाएँ भने चाहिँ म ठ्याक्क बजाइदिन्छु है त। अर्को म्यासेज लिँदैछु म यति बेला, हेलो सुमन ब्रो के छ खबर, आई एम सविता फ्रम रानीचुरी, दा अब बज्ने सङ चाहिँ मेरो सबै साथीहरू बिएसएम केआर र मेरो प्यारोसिस वर्षा एन्ड नवीनालाई सुनाउन चाहन्छु ल दा भनेर लेख्नु भएको छ। ओके थ्याङ्क यू सो मच, तपाईँले सम्झिनु भएको सबैजनालाई हामी पक्कै पनि अब बज्ने गीत सुनाइ नै हाल्छौँ, तर तपाईँले चाहिँ रेडियो सुन्न भनेर चाहिँ भनिदिनु पऱ्यो है, रेडियो सुन्नु भएन भने त फेरि कसरी सुनाउने, गाह्रो पर्छ। अर्को म्यासेज, नमस्ते दादा, इट्स मी सोम सा सहयात्री मगर फ्रम सिन्धुली, अरुण ठाकुर हाल केटिएम, आई मिस यु अल फ्रेन्ड्स, ओके बाई लेख्नु भएको छ। ल थ्याङ्क यू सो मच, अरुण ठाकुरदेखि हामीलाई म्यासेज गरिदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद। नेक्स्ट टाइम पनि तपाईँको म्यासेज पढ्न पाइयोस् है सहयात्रीजी, सँगसँगै सहयात्रा गरिरहनु होला, नाम जस्तै काम पनि रहोस्, धन्यवाद। अर्को म्यासेज, हाई दा खाना भयो, हजुरको के छ खबर, सबिना मोक्तान खनिया खर्कबाट, मेरो अल फ्रेन्ड्सलाई मिस यु भनिदिनु है दा, अर्को एसएमएसमा भेटौँला भन्दै छुट्टिन्छु, के बाई लेख्नु भएको छ। हुन्छ, अर्को एसएमएसमा भेटौँला नि त आजलाई भने भाइ है त, धन्यवाद। भो भो पुग्यो हाँस्दै जाऊ, अर्को म्यासेज लिँदैछु, भो भो पुग्यो हाँस्दै जाऊ, साथ तिम्रो चाहिँदैन, धरौ धर्म स्वार्थीसँग कहिल्यै प्रीत लाइँदैन। वा वा, रितिएन अभावले साँच्चै झोली पिरतीको, भो भो पुग्यो हाँस्दै जाऊ, साथ तिम्रो चाहिँदैन, धरो धर्म स्वार्थीसँग कहिल्यै प्रीत लाइँदैन, रितिएनी अभावैले साँच्चै झोली पिरतीको, महाकसम भिख भिख माग्न भिचुकसँग आइँदैन, लटपटिँदै बसिरहे पनि सधैँ पिरतीमा मरिजानु, लटपटिँदै बसिरहे पनि सधैँ पिरतीमा मरिजानु, जिन्दगीभर झुट्टो कसम खाइँदैन, आई एम सपना देवकोटा फ्रम सिन्धुली लेख्नु भएको छ। थ्याङ्क यू सो मच सपनाजी, अब कसम झुटु कसम खाँदिनँ भनेर लेख्नु भएको छ, राम्रो कुरो लाग्यो मलाई पनि, अब झुटु कसम चाहिँ नखानु होला। अर्को म्यासेज, हाई दा खाना भयो, म झारलाङटारबाट खुसी शर्मा, मेरो अल फ्रेन्ड्सलाई मिस यु भनिदिनु ल बाई भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच खुसीजी, कति राम्रो नाम, खुसी रहनु होला सधैँभरि है, परिवारलाई पनि एकदम सम्झिरहनु भएको छ, पक्कै पनि खुसी हुनुभयो होला तपाईँको परिवार पनि। हेलो दा नमस्ते नमस्कार, चिप्लो बाटो नहिन कान्छी, त्यसमा परेर लड्न सकिन्छ, धेरैसँग लभ नगर कान्छी, एड्स लागेर मर्न सकिन्छ, आई एम लेख बहादुर मगराती, अल माई फ्रेन्ड्सलाई मिस यु भन्न चाहन्छु, बाई दा, भोलि भेटौँला लेख्नुहोस्। ओके फेरि पनि भेटाउँछ, भेट्नेछौँ हामी है त। अर्को एसएमएस लिँदैछु म, फुल जस्तै पवित्र थियो मेरो मन पनि, तिम्रै छेउमा झरेको थिएँ, तिमीले टिप्छौ कि भनी, यो गीत हो अस्ति पनि हामीले चाहिँ पढिसके म्यासेज हो, कुल्चिएर गयो बरु नदेखे चाहिँ घरी गरी, यसै गरी पुगोस् तिमीलाई तिम्रो जुनीभरि, हाई दा खाना भयो त, आई एम भीमस्थान 2 डडुवाबाट युनिस बस्नेत, ओए झुमा भन्ने सङ प्ले गरिदिनु न ल दा, अल फ्रेन्ड्सलाई मिस यु भनिदिनु र र र र र के लेख्नु भयो, दुक्काधुक्की पीलाई, ए ढुकढुकी लेख्नु भएको क्यारे यार, ढुकढुकी पी लेख्नु भएको सायद, तर दुक्काधुक्की जस्तै लेख्नु भएको छ, पीलाई 143 भनिदिनु ल दा, ओके भाइ भनेर लेख्नु भएको छ। ल मैले भनिदिइसकेँ युनिसजी, तपाईँको ढुकढुकी पीलाई चाहिँ एकदम 143 तपाईँको तर्फबाट। लाइक दिस प्रोग्राम. हेलो दा, खाना भयो त? आई एम भद्रकाली नौ बोहोरेबाट अविनाश रसाइली. मन मनै मन पराउँछु तिमीलाई, तिम्रो सामु खै किन भन्न सकिनँ. हृदयभित्र बसेछ तिम्रो तस्बिर, चाहेर पनि मैले भेट्न सकिनँ. सम्झना छ है विमला, अल साथीहरूलाई, दादा सिन्धुलीगढीको अल र अविनाश भनेर चिन्ने नचिन्नेलाई भनेर लेख्नु भएको छ. थ्याङ्क यू सो मच अविनाशजी. फेरि फेरि पनि म्यासेज भने पठाउँदै गर्नु होला. अर्को म्यासेज छ, हेलो दा, नमस्ते, नमस्कार. ओके, मेरो तर्फबाट नै नमस्कार तपाईँलाई. अघिकै म्यासेज दोहोरियो है त, चिप्लो बाटो नहोइन भन्नुभएको छ. ल, पक्कै पनि अब बर्खाको समय छ, पानी पर्न सक्छ एकछिनमा, घाम लाग्न सक्छ, होइन, बाटो चिप्लो हुनसक्छ, होस् गरेर हिँड्नु होला, ध्यान पुर्याउनलाई, यति मात्र भनौँ. अघिकै म्यासेज हो यो, दोहोरिसकेको छ, त्यही भएर फेरि मैले पढ्न चाहिँ. हाई दा, के छ नि खबर? मिस यु माई अल फ्रेन्ड्स, आई एम रोजिना कार्के, लभ यु. मेरो बिएफहरूलाई, ओएमजी, बिएफहरूलाई सम्झिनु भएको छ उहाँले चाहिँ, भनिदिनु ल भाई दा लेख्नु. ल, मैले भनिदिइसकेँ चाहिँ, हाम्रो चाहिँ कार्कीको, रोजिना कार्कीजीको चाहिँ सम्पूर्ण बिएफहरूलाई चाहिँ धेरै धेरै सम्झिरहनु भएको छ, माया गरिरहनु भएको छ उहाँले. ढोक गरे ससुराबा लामपान्टारबाट रे लामा, अल फ्रेन्ड्स बाट रे लामा लेख्नु भएको छ. अल फ्रेन्ड्सलाई मिस यु भनिदिनु ल, ओके बाई भन्नुभएको छ. अब उहाँले चाहिँ को चाहिँ ससुरालाई एकदम ढोक गरिरहनु भएको छ उहाँले, होइन. हेलो दा, के छ हालखबर? माई क्यु माई अल फ्रेन्ड्सहरूलाई मिस यु भन्न चाहन्छु. आई एम सन्तोष मङ्गराती, बेलगारी नौ नक्कलेबाट. फुल राम्रो गुलाफको काँडा भए पनि अरू भए भुलिदिन्थे, आफ्नै मायालु भएर भुल्न सकिनँ लेख्नु भएको छ. कता कता के खासै राम्रो लेख्नु भयो, तर चाहिँ अलिकता यो राइम चाहिँ मिलेर आएको मैले भेट, होइन. एनिवे, थ्याङ्क यू सो मच म्यासेजको लागि. नेक्स्ट टाइम पनि म्यासेज भने गर्दै गर्नु होला है त सन्तोषजी. अर्को म्यासेज, हेलो दा, माम भयो लेख्नु भएको छ, माम भइसक्यो. आई एम मरिन मछौलीबाट प्रज्वल तामाङ लेख्नु भएको छ. थ्याङ्क यू प्रज्वलजी, नेक्स्ट टाइम पनि म्यासेज गर्नु होला. तपाईँको म्यासेज फर्स्ट टाइम पढिरहेको जस्तो लागिरहेको छ मलाई. अर्को म्यासेज लिएँ, दादा खाना खानुभयो लेख्नु भएको छ, खाना भइसक्यो. म भद्रकालीबाट अन्जन दुखी पागल पागल बमजन. म किन पागल भएँ भन्दा, मेरो मनको साथी मलाई रुवायो, भेट्न आउँछ भनेर आएन. किन नआएको भन्दा, मलाई माया गर्नु भन्यो, अब म के गर्ने? मलाई माया गर्नु भन्यो, अब म के गर्ने होला? म उनी बिना एक पल पनि बाँच्न सक्दिनँ, अब म मर्छु है दा. ओके बाई बाई भन लेख्नु भएको छ. ए मित्र, यस्तो काम नगर्नुहोस् न हौ. अब के भन्नु, अब ट्याक, अब ठाठाडै भनिदिँदाखेरि चाहिँ अब खुट्टा भयो जुत्ता कति कति भन्दा पनि, फेरि हाम्रो चाहिँ दया हाङ राईले चाहिँ मन परेको जुत्ता पो जुत्ता, नत्र त खाली खुट्टी ठिक छ भने जस्तो, होइन. तपाईँ पनि एकजनाको लागि यति धेरै मरि चाहिँ नमेट्नु होला, अब मरि चाहिँ नहाल्नु होला, होइन. अब मर्नु छँदैछ एक दिन, किन यस्तो हतार? जिउनुहोस्, रम्नुहोस्, रमाउनुहोस्, त्योभन्दा राम्रो अरू कोहीले तपाईँलाई पर्खिएर आउन सक्छ नि त मित्र. अर्को म्यासेज, नाउ हो मेरो सृजना, गाविस मेरो बस्तीपुर. सरी नाइ, सरी ना, मैले सृजना भनेपछि सरी. नाउँ हो मेरो सरिना, गाविस मेरो बस्तीपुर, जिल्ला मेरो सिन्धुली, अञ्चल मेरो जनकपुर. हाई दा, आई एम सरिना फ्रम धुरा लेख्नु भएको छ. धुराबाट म्यासेज गर्नुभयो सरिनाजीले है, तर घर चाहिँ बस्तीपुर रहेछ भन्ने कुरा मलाई थाहा भयो तपाईँको म्यासेजबाट. अर्को म्यासेज लिँदैछु म यति बेला. हेलो दा, नमस्ते, अनि के छ खबर दा हजुरको? खाना खानुभयो त? मैले खाना खाइसकेँ, एकदम ठिकठाक छ. जिन्दगीमा सबभन्दा बढी माया उसैको हुँदो रहेछ जो आफ्नो लागि बनेको नै हुँदैन है, होइन त दा? प्लिज दा, मन पराउने हजार भेटिन्छ, जुनी काट्ने एउटै हुन्छ भन्ने सङ बजाइदिनु न दा. म मनिषा फ्रम बेल्टार, मेरो अल फ्रेन्ड्स एन्ड फ्यामिलीलाई मिस यु भन्न चाहन्छु कि बाई दा लेख्नु भएको छ. ल मित्र, यो गीत चाहिँ अलिकति हाम्रो यस्तो सेन्टिमेन्टल गीत चाहिँ आजसम्म नबजाउँ भन्ने चाहिँ मेरो धारणा. एकदम हिपहप रमाइलो खालको गाना, तपाईँको चाहिँ मनमा यस्तै एकदम सेन्टिमेन्टल भावनाहरू छ, होइन, एकदम तपाईँ दुःखी हुनुहुन्छ भने त्यो भावनालाई चाहिँ टक्क हटाउनको लागि, अलिकति यो मुडलाई रोमान्टिक बनाउनको लागि हामी कोसिस गर्नेछौँ. सो यस्तो गाना चाहिँ यहाँबाट चाहिँ तपाईँले अपेक्षा गर्नु त ठिकै हो, तर हामी बजाउँदैनौँ ल. सरी, यो गाना चाहिँ तपाईँले 9 बजे पछाडि सुन्न सक्नुहुनेछ, तर पनि आजको लागि भने अब हामी आजबाट चाहिँ बहकिने मन तपाईँको लागि ल्याउँदैछौँ है त. फेरि पनि मैले तपाईँलाई जानकारी दिएँ, धेरै साथीहरूले रुचाउनु भएको प्रोग्राम हो. पहिला हामीले यहाँबाट पनि बजाउँथ्यौँ, केही समय गायब भयो, होइन. फेरि आजबाट चाहिँ तपाईँको रोजाइको कार्यक्रम, तपाईँ धेरै साथीहरूले मन पराउनु भएको कार्यक्रम बहकिने मन 9:15 बजे हामी बजाउनेछौँ, सुन्ने प्रयास गर्नुहोला. यति बेला अर्को म्यासेज लिँदैछु म. हाई दा, के छ न्यू खबर? आई एम कविता मगर फ्रम मरिनबाट. केटिएममा हुनुभयो, हुनुभएको मेरो मामा माइजू बहिनीहरू कान्छी सनिमा मनिता एन्ड साथी तिलक प्रेम विनितालाई बिर्सेको छैन मिस गरिरहेको छ भनिदिनु ल दा ओके बाई भनेर लेख्नु भएको छ ल उहाँले चाहिँ एकदम साथीहरूलाई तिलक प्रेम विनोदलाई बिर्सेको छैन एकदम सम्झिरहेको छु भनेर भन्नुभएको छ है त साथीहरू सुनिरहनु भएको होला नि अर्को म्यासेज हेलो दा के छ म रोजन आले भगुरे भगुरेबाट लेख्नु भएको छ भगुरे भनेर चाहिँ कता हो नि मैले ठ्याक्क थाहा भएन होइन ल यो भगुरेबाट म्यासेज गर्नुभएको छ उहाँले नयाँ ठाउँ आयो कतातिर हो यसो लोकेसन पनि हामीलाई बताइदिनु होला अर्को म्यासेज हाई दा खाना भयो मि ऋषि आले हतपते टु भनेर लेख्नु भएको छ सरी है कृषा कृषा ओहो के भइरहेको छ आज मेरो आँखा कृषालाई पनि पुरा ऋषि भनिदिइरहेको है झन्नै रिसाउनु भएन होला कृषाजी थ्याङ्क यू सो मच अर्को म्यासेज हाई दा खाना भयो त कुनै महल चाहिँदैन मलाई केवल खरको झुपडी भए पुग्छ धेरै कार्यक्रम चाहिँदैन मलाई 92 कार्यक्रम भए पुग्छ ओके थ्याङ्क यू सो मच म सरस्वतीबाट इभिया थापा कता हो त सरस्वती भन्ने पनि ठाउँको नाम छ र ओके रहेछ र त पठाउनु भयो होला होइन कता पऱ्यो त्यो पनि लेख्नु होला हाई दाजु के छ खबर लेख्नु भएको छ एकदम ठिकठाक छ आई एम निरोज लामा भद्रकालीबाट माई अल फ्रेन्ड्सलाई मिस यु भनिदिनु ल 7799 लेख्नु भएको छ ल मैले भनिदिइसकेँ सम्पूर्ण साथीहरूलाई 7799 भनेर लास्टमा लेख्नु भएको छ तर यो चाहिँ लेखिरहनु पर्दैन तपाईँले 7799 चाहिँ ट्याकको म्यासेज त्यो नम्बर पठाउने ठाउँमा चाहिँ नम्बर जुन हाल्नुपर्ने हो त्यति त्यो ठाउँमा चाहिँ 7799 हाल्नु होला होइन थ्याङ्क यू सो मच निरजी अर्को टाइम पनि तपाईँको म्यासेज पढ्न पाइयोस् यति बेला मैले फेरि पनि लाग्दैछु म तपाईँलाई एउटा गीत सुनाउनु अघि भर्खर एकजना साथीले फ्यान्टास्टिक वन्डरफुल गीत सुन्न चाहनु भएको थियो धेरै गर्मी भइरहेको छ यति बेला है हामीलाई पनि रमाइलो गीत सुनाउन मन लागिरहेको छ तपाईँलाई यही गीत म सुनाउन गइरहेको छु सुन्नुहोला रम्नुहोला झुम्नुहोला नाच्नुहोला एकैछिन पछाडि तपाईँको म्यासेजहरू लिएर आउनेछु म्यासेज गर्नको लागि त प्रोसेस त उयो जानुहोस् मोबाइलको म्यासेज बक्समा टाइप गर्नुहोस् SDH एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् तपाईँको म्यासेज नेम एड्रेस एन्ड पठाउनुहोस् 7799 यति बेला रम्नुहोस् यो अर्को रमाइलो साङ्गीतिक आवाजमा अनि म्यासेज पठाउँदै गर्नुहोस् तपाईँ रेडियो भने सुन्दै गर्नुहोस् कतै नजानुहोस् किनकि यो पछि तपाईँकै म्यासेज पनि आउनसक्छ तपाईँलाई नै सम्झेर पठाएको म्यासेज पनि आउनसक्छ त्यसैले म्यासेज पठाउँदै गर्नु होला रेडियो सुन्दै गर्नु होला यति बेला रम्नुहोस् यो रमाइलो साङ्गीतिक आवाजमा wonderful hunne thiyo lai mer man ko dale mahane tumle dai fantastic wonderful hunne thiyo lai mer man ko dale mahane tumle dai fantastic wonderful hunne thiyo lai mer man ko dale mahane tumle dai eklo jeevan ko parablam bhule ra eklo jeevan परब्रह्म भूले रा हे आहु नाचो पातली झमझमी रोजे रा पानी पर्यो अशिना जार्यो दैको रूमा आहु जिउलाई मन पर्यो पानी पर्यो अशिना जार्यो दैको रूमा आहु जिउलाई मन पर्यो किन्ने मेरो लाइफ मेरो मनको तालैमा नहाने तिमीले डाइव इलास्टिक जस्तै तन किन्ने मेरो लाइफ मेरो मनको तालैमा नहाने तिमीले डाइव राखौँला फेसबुकमा सेल्फी खिचेर राखौँला फेसबुकमा सेल्फी खिचेर आउ नाचो पातली झमझमी रोजेर पानी पर्यो अशिना जार्यो दैको रूमाल भाउजुलाई मन पर्यो हेप्पी हेप्पी तिमी भए हेप्पी हेप्पी हेप्पी म पनि हेप्पी हेप्पी हेप्पी तिमी भए हेप्पी हेप्पी हेप्पी म पनि हेप्पी हेप्पी हेप्पी तिमी भए हेप्पी हेप्पी हेप्पी म पनि हेप्पी हेप्पी हेप्पी ओके पानी पऱ्यो असिना झऱ्यो पक्कै पनि अब पानी यति बेला परिदिया भए त अलिकति रमाइलै हुन्थ्यो होला पक्कै पनि यो गर्मी छ निकै नै होइन अब पानी पर्दा रमाइलै हुन्थ्यो अझ असिना पनि झर्थ्यो भने झन् रमाइलो होला तर फेरि त्यही पानीले कतिलाई दुःख दिएला सबले आफ्नो हितको लागि मात्र बोलिरहँदा होइन तर पनि गर्मीको बेला पानी भने सबलाई आवश्यक हो त्यहाँ माथि यो बर्खाको समय हो सब हामी चाहिँ हाम्रो घर गाउँतिर किसान हामी सबैजना होइन हाम्रो चाहिँ यति बेला धान रोप्ने समय यति बेला खेतीपाती लगाउने समय एकदमै पानीको आवश्यकता छ जस्तो लागिरहेछ सुन्दै हुनुहुन्छ सिन्धुलीजी लागि पहिलो रेडियो स्टेसन रेडियो सिन्धुलीगढी एफएम 92 मेगाहर्जमा प्रोग्राम एसएमएस 92 हो आउने गर्दछौँ हरेक हप्ताको सोमबार मङ्गलबार र बुधबार ठिक 8 बजेदेखि करिब करिब 8:45 र आज पनि सोही क्रमलाई निरन्तरता दिइरहेको छु आवाज हो सुमन बरालको र यति बेला हामीसँग ग्यालेक्सी एकाडेमी हुनुहुन्छ स्पोन्सर पार्टनर जहाँ गएर तपाईँले चाहिँ आफूलाई आवश्यक पर्ने सिपहरू सिक्न सक्नुहुनेछ कम्प्युटरको सिप सिक्न चाहनुहुन्छ ल्याङ्ग्वेज सिक्न चाहनुहुन्छ या त तपाईँ म्युजिकल हार्मोनियम गिटार सिक्न चाहनुहुन्छ या आरजे विजय एमसीको ट्रेनिङ लिन चाहनुहुन्छ या तपाईँलाई चाहिँ अब एसएलसीको चाहिँ यो सेकेन्ड एक्जाम एपियर गर्न गइरहनु भएको छ जसलाई चाहिँ डिग्रेड भन्दा तल चाहिँ दुईवटा सब्जेक्टमा आएको छ उहाँहरूले चाहिँ रिइक्जाम दिन सक्नुहुनेछ उहाँहरूको लागि पनि प्रिपेरेसन क्लास चल्दैछ 10 गतेदेखि सँगसँगै निम्न माध्यमिक तहको शिक्षक सेवा आएको क्लास पनि सञ्चालन हुन गइरहेछ बुझ्नुहोला त्यहाँ गएर थप कुराकानी फोन नम्बर रहेको छ 04552664 98048403 त्योभन्दा ठुलो कुरो तपाईँले म्यासेज गर्नुहोस् हाम्रो प्रोग्रामलाई म्यासेज गर्नको लागि जानुहोस् मोबाइलको म्यासेज बक्समा टाइप गर्नुहोस् SDH एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस् तपाईँको आफ्नो नाम लेख्नुहोस् ठेगाना लेख्नुहोस् र पठाउनुहोस् 7799 यति बेला फेरि पनि पाला भएको छ तपाईँको एसएमएस लिने लिँदैछु म तपाईँको एसएमएस रहेको छ यस प्रकारको फुल भनौँ जिन्दगी फुलबारी होइन बहार भनौँ जिन्दगी हरियाली होइन खोइ के भनौँ जिन्दगीलाई जिन्दगीको कुनै परिभाषै छैन हाई आई एम सो सुगम फ्रम मरिन साप चिन्ने नचिन्ने सबको लागि डेडिकेट अब बज्ने सङ गुड नाइट भनेर लेख्नु थ्याङ्क यू सो मच मरिनका मित्र सुगमजी म्यासेज गर्नुभयो रमाइलो जिन्दगीको चाहिँ परिभाषा खोज्दै हुनुहुन्थ्यो होइन जिन्दगी आफ्नो आफ्नो भोगाइ अनुसार परिभाषित गर्न सकिन्छ अर्को म्यासेज छ हाइदा खाना भयो लेख्नु भएको छ खाना भइसक्यो आई एम रश्मी मगर रानीचुरीबाट मेरो अल फ्रेन्ड्सलाई मिस भन्छु है दा बाई भनेर लेख्नु भएको छ थ्याङ्क यू सो मच अर्को म्यासेज लेख्नु भएको छ के छ नि हो दादा 1111 चारवटा 1 लेख्नु भएको छ यति मात्र लेख्नु भएको छ म्यासेज के छ भनेर एकदम ठिकठाक छ नाम लेख्नु भएको छैन 014 रहेको छ उहाँको मोबाइल नम्बरको छ लास्टमा आज म छु भोलि मेरो याद रहनेछ अर्को साथीको म्यासेज लिइरहेको छु मैले आज म छु भोलि मेरो याद रहनेछ जिन्दगीको बोटहरूमा धेरैभन्दा धेरै बाधा हुन्छ मलाई छोडिगयो भने मेरो आँखामा पनि पानी हुनेछ लेख्नु भएको छ अलिअलि बिचबिचमा चाहिँ शब्दहरू नमिल्या हो कि या मैले पढ्न नमिलाएको हो कि या उहाँले लेख्दाखेरि चाहिँ मैले स्पेलिङ नबुझ्या हो कि कुराकानी अलिकता क्लियर भएन हेलो दाई के छ खबर आई लाइक युर प्रोग्राम म विधान लामा चिसापानीबाट मेरो अल फ्रेन्ड्सलाई मिस यु भन्न चाहन्छु ओके बाई हेभ अ स्विट ड्रिम लेख्नु भएको छ थ्याङ्क यू सो मच विधानजी चिसो पानीबाट चाहिँ हामीलाई म्यासेज गरिदिनु भयो तपाईँको चिसो पानी यति बेला निकै माग हुने गर्छ यो गर्मीको तातो समयमा चिसो पानीको होइन नाम जस्तै जानेर चिसो पानी खाएर तपाईँ एकदम हेल्दी भएर बसिरहनु भयो होला स्फूर्त भएर होइन नेक्स्ट म्यासेज छ रेज रोज इज रेड स्काई इज ब्लू ओ माई फ्रेन्ड आई लभ यु हेलो दा नमस्ते म विष्णु स्याङतान मरिन मथौलीबाट दा मेरो अल फ्यामिली एन्ड फ्रेन्ड्सलाई 143 भनिदिनु ल ओके बाई भनेर लेख्नु छ थ्याङ्क यू सो मच अर्को म्यासेज लिँदैछु हाई दा खाना भयो म रानीसुरी वनबाट सुजन तमाङ अनि के छ खबर दा एकदम ठिकठाक छ यदि रुखमा पैसा फल्ने भए केटीहरू बाँदरसँग लभ गर्थ्यो होला है दाई भनेर लेख्नु भएको छ अब यो कुरो चाहिँ अब फेरि अब मैले हो भने मलाई फेरि जाइ लाग्लान् होइन त्यस कारणले मैले यसमा कुनै समर्थन या विरोध मेरो रहेन होइन तपाईँको विचार हो या के हो तपाईँले लेखेर पठाउनु भयो मैले पढिदिएँ अब तपाईँलाई रेस्पोन्स रियाक्सन अरूबाटै आउनेछ मैले त्यो कुरालाई पढ्नेछु यति बेला है थ्याङ्क यू सो मच अर्को म्यासेज दुईजना कुरा गरिरहेको थियो फर्स्टले भन्यो मैले त अचम्मको कुरा देखेँ नि है अर्को म्यासेज अर्को साथीको म्यासेज हो सेकेन्डले भन्यो के देखिस् नि फर्स्टले भन्यो मैले कुखुराले अन्डा पारेको देखेँ नि सेकेन्डले भन्यो धैट मुला यस्तो नै अचम्मको कुरा हुन्छ सेकेन्डले भन्यो ल किन हुँदैन सक्सेस भन्यो तँ पारा देखा त अरे आई एम सागर ठकुरी कस्तो लाग्यो त फन्ने जोक्स होइन साथीहरूको थ्याङ्क यू सो मच यस्तो रमाइला रमाइला जोक्सहरू छोटो छोटो जोक्सहरू पठाउनु होला अर्को म्यासेज छ हाई सुमन दिदी ओएमजी यो चाहिँ अति नै भयो है अब चाहिँ म सुन्दर सबिन साई ठकुरी रानीसुरी नौ तिल्के डाँडाबाट मेरो दा सागर सुरज सुमन सबिन र साथी विशाल अर्जुनलाई लभ यु भनिदिनु ल दा एउटा कुरा छ सुन्दरी त मङ्कीको जिएफलाई पो भन्थ्यो अब त केटाहरूले जिएफलाई सुन्दरी पो भन्छ हा केटीलाई के लेख्नु भयो ट्याक एकदम धब्बा लाग्यो क्या यहाँनिर एकदम कालो धब्बा आयो तपाईँको मेसेज अगाडि क्या मलाई ठ्याक्क ब्लक गर्ने गर तपाईँको मेसेजलाई होइन किन यस्तो चाहिँ अवरोध हुन थाल्यो पनि होइन तपाईँको मेसेज म पढिरहेको थिएँ सुन्दरी पो भन्छ सुन साथी हो एसएमएसमा आई लभ यु नलेखे नलेख फेरि सुमन दाईले बिगाडिदिनुहुन्छ है होस् गर ह्याभ अ स्विट ड्रिम भनेर लेख्नु भएको छ थ्याङ्क यू सो मच अर्को मेसेजमा भेटौँला अर्को मेसेज लेख्नु भएको छ छट्के सलाम छँदैछ हजुर दाको खाना भयो लेख्नु छ है दा लेख्नु भएको छ खाना भइसक्यो के छ हो खबर मेरो मलेसियामा हुने निमेश भाइ त्यसपछि हस्बेन्ड अमृत हस्बेन्ड लेख्नु भएको सायद साउदीमा हुने बाबालाई आई मिस यु भन्न चाहन्छु ल दा मेरो अमले आर्ट सुका चुरीबाट कमला फ्लोन है दा ओके बाई बाई भनेर लेख्नु भएको छ थ्याङ्क यू सो मच मित्र सुका चुरीबाट म्यासेज पठाइदिनु भयो कमलाजी अब तपाईँले विदेशमा हुनुहुने साथीलाई एकचोटि तपाईँले इन्फर्म गरिदिनुपर्छ कि प्रोग्राममा चाहिँ यसो मैले म्यासेज गरेको थिएँ तपाईँ पनि सुन्न चाहनुहुन्छ भने ट्याक फेसबुकमा सर्च गरेर सुन्न सक्नुहुनेछ भनेर है सर्च गर्नको लागि चाहिँ तपाईँ जानुहोस् फेसबुक त आजकल सबैले चलाउनुहुन्छ फेसबुकमा जानुहोस् र सर्च गर्नुहोस् cj.barl.1 सर्च गर्नुहोस् त्यसपछि तपाईँले त्यहाँनिर चाहिँ प्रोग्रामको लिस्ट पाउन सक्नुहुनेछ र मन लागेको तपाईँले कुन डेटको प्रोग्राम हो टक्क सुन्न सक्नुहुनेछ मन लाग्यो मोबाइलमा राख्नलाई फेरि पनि सुन्न चाहनुहुन्छ भनेदेखि त्यसलाई ट्याक्क डाउनलोड क्लिकमा एकचोटि ट्याक्क थिदिनु भयो भने सरर तपाईँको मोबाइलमा डाउनलोड हुन्छ जुनसुकै बेला पनि सुन्न पाउनुहुनेछ अर्को म्यासेज लिँदैछु लासो है दा खाना खानु भयो अनि के छ खबर भनेर लेख्नुभएको छ एकदम ठिकठाक छ राजवासमा हुने बाबा मम्मी बहिनी बिमला सृजना अनिसा रोजिना अञ्जली सञ्जली सरिना सविता सोसिता काका काकी सम्झना मन्जु रेसु त्यसपछि बाँझो खेतको मिना अनिता दिदी बहिनी सबैलाई मिस यु ल भन्न चाहन्छु है दा मेरो म अमले आठ सुका चुरीबाट कमला भ्लोन हाई दा छुट्टिन्छु नमस्ते लेख्नु भएको छ अघि भर्खर तपाईँको म्यासेज पढाएको थिएँ फेरि पनि तपाईँको म्यासेज रेगुलर पढेँ होइन किनकि तपाईँले नै पठाउनु भएको थियो त मैले त त्यसमा पढ्नै पऱ्यो मैले रेगुलर म्यासेज पढ्दै गइरहेको छु सरर एकदम सिरियल्ली तपाईँ जो जो साथीले पठाउनु भएको छ उहाँको म्यासेज आउँछ है अर्को म्यासेज छ हाम्रो अमले गाउँमा पाइन्छ डेन्जर डेन्जर फलाम ओहो फलाम नै डेन्जर र नडेन्जर भन्ने हुन्छ र हाम्रो अमले गाउँमा पाइन्छ डेन्जर डेन्जर फलाम सुमन दा एन्ड अन्जन दाईलाई मुस्कान सहितको छड्के सलाम लेख्नु भएको छ उहाँले थ्याङ्क यू सो मच फेरि तिम्रो सम्झना रुन भन्न सक्दिनँ म यादमा तपाईँको यादमा तडपी अझै बेहोस हुन्न भन्न सक्दिनँ म हाई सोल्टा के छ लेख्नु भएको छ एकदम ठिक छ हौ अमलेबाट लभली रेजिना एन्ड उर्मिला तामाङ बाई सोल्टा लेख्नु भएको छ ल सोल्टिनीहरूलाई पनि बाई है त म्यासेजको लागि धेरै धेरै धन्यवाद नेक्स्ट टाइम पनि म्यासेज गर्दै गर्नु होला अर्को म्यासेज छ यति बेला हेलो दा नमस्ते एन्ड गुड इभिनिङ माम हाम भयो त लेख्नु भएको छ एकदम भइसक्यो अनि अन्जान दाको के छ नि खबर लेख्नु भएको छ अन्जान दाको ठिक छ तर आज अलिकति चाहिँ बेठिक भएर चाहिँ ऊ यहाँनिर आउन सकिरहेको छैन है प्रोग्राम चाहिँ दामी छ है दा मेरो मल्ल गाउँमा रहनु भएको दिलाई मिस यु भनिदिनु है आई एम मन्दिरा थापा बाँसकटेरीबाट नेक्स्ट एसएमएसमा भेटौँला है त गुड नाइट लेख्नु भएको छ थ्याङ्क यू सो मच अर्को एसएमएस पक्कै पनि पढ्न पाउनेछौँ तपाईँको लिँदैछु अर्को म्यासेज हेलो दाई नमस्ते पिपी भनेर लेखेर पठाउनु भएको छ पक्कै पनि यो पाखा पखेराको लागि आएको म्यासेज हुनसक्छ तर यहाँनिर आएछ नमस्ते के छ खबर यहाँनिर आएछ भन्नुको मतलब उहाँले पहिला 92 लेख्नुभयो त्यसपछि पिपी लेख्नुभयो है अब हामीले एसएमएस हाम्रो प्रोग्राममा तपाईँ पठाउन चाहनुहुन्छ भने हाम्रो स्टेसनमा पठाउन चाहनुहुन्छ भने सबैभन्दा पहिला एसडिएस तपाईँले टाइप गर्नुपर्छ नै हुन्छ होइन त्यसपछि छुट्टा छुट्टै प्रोग्रामको लागि छुट्टा छुट्टै किवर्ड्सहरू हामीले दिन्छौँ यदि तपाईँ 92 मेगाहर्जमा यो एसएमएस 92 चाहिँ पठाउन चाहनुहुन्छ भने तपाईँले एसडिएस पछि एक स्पेस दिएर 92 लेख्नुहोला यदि पाहा पहेरामा पठाउन चाहनुहुन्छ भने पिपी लेख्नुहोला गुड मर्निङ सिन्धुलीमा पठाउन चाहनुहुन्छ भने जिएम लेख्नुहोला त्यसै गरी म्युजिक एन्ड मस्तीमा पठाउन चाहनुहुन्छ भने एमएम लेख्नुहोला त्यसै गरी प्रोग्राम अनुसारको छुट्टा छुट्टै किवर्ड्सहरू छन् र छुट्टा छुट्टै प्रोग्रामको फोल्डरमा तपाईँको म्यासेज जानेछ तर अब है यो चाहिँ मैले यसो जानकारीको लागि दिएँ हो इट्स मी अनुजा मगर फ्रम बेल्टार अनि खाजा भयो त दा अब बज्ने जुनसुकै लोक भाका भयो भने फर्स्टमा तपाईँलाई अनि मेरो सम्पूर्ण साथीहरूको लागि सुनाउन चाहन्छु कि भाइ लेख्नुहोस् पक्कै पनि लोक भाका लेख्नुमा तपाईँले पाखा पखेरामा नै पठाउनु भएको थियो तर मिस्टेकले यतातिर आएछ होइन तर पनि मैले प्रोग्राममा स्थान दिइसकेको छु तपाईँको म्यासेजलाई अर्को म्यासेज हेलो दा के छ खबर खाना खानुभयो कपिलाकोट भनेको छ कपिलाकोट बनेको छ फुल फुल्न बाँकी छ के लेख्नु भयो ए सरी सरी कपिलाकोट भनेको कोपिला त लेख्नु भएको रहेछ एकै ठाउँमा स्पेस नदिकन है आज अलिकता आँखाले मेरो भ्रम पारिरहेछ किन पनि कोपिला त बनेको छ फुल फुल्न बाँकी छ माया त लगाइसकेको छु तिम्रो भन्न तिम्रो बन्न बाँकी छ हि रे ल दा भूकम्प आएको आएकै गर्छ दा कसको यसको औषधि गर्नु पर्यो के दा मेरो साथी समीक्षा मनिषा आर्जु ओसन रबिन प्रज्वल इसुलाई एमएसयु भनिदिनु ल ओके दा बाई भीमस्थान प्रतिमा श्रेष्ठ लेख्नु भएको छ आजकल त आशै न दौ प्रतिमाजी त्यतातिर मात्र आइरह्यो क्या भूकम्प हाई दा खाना भयो आकाशमा उड्ने पुतलीको पानी मुनि छाया मेरो प्यारो एसएमएस 92 सम्झना र माया लेख्नु भएको छ थ्याङ्क यू सो मच दा म भद्रकाली 9 बोहरेबाट रोहित बिक दा मेरो अल फ्रेन्ड्सलाई 143 छ भनिदिनु ल दा बाई गुड नाइट सी स्वी ड्रिम भनेर लेख्नु भएको छ थ्याङ्क यू सो मच मित्र अर्कोचोटि पनि तपाईँको म्यासेज पढ्न पाऊँ आजको लागि कार्यक्रमबाट जाने बेला भइसकेको छ जाँदा जाँदै लास्ट एसएमएस लिँदैछु आजको कार्यक्रमको लागि आई एम दिपेन्द्र बरदेवा फ्रम भद्रकालीबाट दसैँ पनि आउन लाग्यो कोही खोइ बचिएला जस्तो छैन खाने भए के लेख्नु भयो खाने भए साथीहरूले अब कसरी बचाउनु कसरी बच्नु माया हजुर भन्नुहोस् कसैले भनेको क्या दा बाई सी यु लेख्नु भएको छ दसैँ चाहिँ यति छिटै आउनु लागेको छैन होला होइन किन यति बेला यो एकदम तपाईँले दसैँको कुरा निकाल्नु भयो तपाईँलाई धेरै यति बेला दसैँको याद आयो जस्तो छ होइन ठिकै छ यो अलि दसैँको कुरा त्यति बेलै गरौँ अहिले त पुरा रोपाइँको कुरा गर्नुहोस् आली लाउने कुरा गर्नुहोस् बाउसेको कुरा गर्नुहोस् खेती हली रोपारको कुरा गर्नुहोस् होइन अनि हुन्छ रमाइलो किनकि हामी छौँ एसएमएस 92 मेगा हर्ट्जको प्रोग्राम एसएमएस 92 र जाने बेला पनि भइसकेको छ अघि भर्खरै छिरेको जस्तो लाग्थ्यो तर पनि जाने बेला भइसकेको छ यति बेलासम्म सुनिदिनु भयो सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद ज जसको म्यासेज आज प्रोग्राममा मैले पढ्न सकेँ उहाँहरू खुसी हुनुभयो होला ज जसको म्यासेज आज प्रोग्राममा अटाउन सकिनँ दुखी नहुनुहोस् तपाईँको म्यासेज हामीसँग एकदम सुरक्षित छ भोलिको एपिसोडमा पक्कै पनि तपाईँको म्यासेज लिएर आउनेछु म्यासेज भने पठाउँदै गर्नुहोला जानुहोस् मोबाइलको म्यासेज बक्समा टाइप गर्नुहोस् एसडिएच एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् 92 फेरि एक स्पेस दिनुहोस् टाइप गर्नुहोस् तपाईँको नाम ठेगाना म्यासेज र पठाउनुहोस् 7799 टेक्निकल्ली सपोर्टको लागि आज कसलाई धन्यवाद दिउँ त भन्दा आफैलाई धन्यवाद दिउँ स्पोन्सर पार्टनर ग्यालेक्सी एकाडेमीलाई पनि धन्यवाद भन्दै आवाजबाट भोलि फेरि भेट्ने बाचासहित सुमन बराल छुट्टी नमस्ते गुड नाइट बाई बाई मेरो भाको दुःख पनि उसले लिन्छ अरे next. BBC Nepali Sewa. Coming up next. BBC Nepali Sewa. This is Radio Sundari Gadari.